त्यसको त्यति आशा भएको थिएन, अप्ठ्याराबाट जान्दैनस् क्या हो भन्ने कुरा मैले भन्थेँ। सिक्न त लाइसेन्स पनि निकालेको थियो नेपालगञ्ज, नेपाल त्यो चलन लागेको त त्यसले चलन लागेको भयो एक डेढ वर्ष यति, अब साँच्चैको गएको हिजाडा हो। अहिले बेरोजगार युवाहरूलाई ड्राइभर बन्ने निकै रहर जाग्न थालेको छ। गाडी चलाउन सिक्नकै लागि सहचालक बस्ने अनि ड्राइभरको सट्टा प्रहरीको आँखा छली छली आफै गाडी चलाउने गर्नाले धेरैले सवारी दुर्घटनामा ज्यान हालेका छन्। केही महिना अघि उर्लेनी बस दुर्घटनामा 5 जनाले ज्यान हाले, झन्डै 30 जना घाइते भए। अहिले ट्र्याक्टर जस्तो मालवाहक सवारी साधनमा मानिसहरूले यात्रा गर्दा 4 जनाले ज्यान हाल्नु पर्यो। पछिल्लो यस ट्र्याक्टर दुर्घटनाको घटना यति दुखद भने घर पुग्न केही मिनट छँदै 4 जनाले ज्यान हाल्नु पर्यो। गन्तव्य स्थान हस्तिचोर 3 गुरुबा पुग्नै लागेकोमा आफू पारङ्गत भएको खुसी साट्न त्यसका ड्राइभर वैकुण्ठ मुखियाले नवदुलाई विमला मुखियालाई फोन गरेका थिए। त्यसको केही बेर पछि ट्र्याक्टर गर्लम गुर्लुममा खसिहाल्यो। यता घरमा श्रीमतीको हात खुट्टा सेलाए, उनीहरू बेहुला बेहुली मात्र थिएनन्, बाल्यपनका साथी पनि थिए। त्यसैले उनले कान्छा भनेर बोलाउने गर्थिन्। दुर्घटनामा परेको थाहा पाउन साथ मेरो कान्छा मेरो हजुर भन्दै दुर्घटना स्थलतिर हाम फालिन्। त्यहाँ पुग्दा केही बेर अघि मात्र बोलेका उनको कान्छा एउटा निर्जीव मुडा जस्तै लडिरहेका थिए। धेरै जनाले रोक्ने प्रयास गरे तर उनले एकजलको मेरो कान्छाको मुहार नहेरी छाड्दिन भनेर अंगालो मार्न पुगिन्। धेरै बेर चिच्चाइन् बोलाइन् तर उनको कान्छा बोलेनन्। त्यतिकैमा त्यहाँबाट खोसेर उनको कान्छालाई पोस्टमार्टमका लागि तम्गासतिर ल्याइयो। जिल्ला अस्पताल तम्गासमा उनका कान्छा सहित 4 जना मृतकका आफन्तजनको रुवावासीले सन्नाटा छाएको थियो। उनीहरूको शव लिएर हामी पना खोलामा पुग्यौँ। अलि माथि 3 जनाको लहरै शव अन्त्येष्टि गरियो। अलि तल उनै वैकुण्ठ मुखियाको शव अन्त्येष्टि गर्न थालियो। जति बेला उनकी 21 दिनकी बेहुली विमला मुखियाले उनको शवमा सिरानी लगाएर कान्छा म पनि तिमीसँगै जान्छु भनेर डाको छोड्दा त्यहाँ सहभागी सबैले आँसु थाम्न सकेनन्। Bye. तर मान्छेलाई जस्तो परे पनि सहनै पर्दो रहेछ। उनले पनि साहस बटुलिन। उनलाई महिलाहरूले समातेर 21 दिन अघि लगाइदिएको रातो पहिरन खोल्न लगाएर सेतो पहिरनमा श्रीमानलाई दागबत्ती दिन लगाए। उनी हेरेको हेरे गरिन्, वाक्य फुट्न छाड्यो। निसासिँदै श्रीमानको चित्त नियाली रहिन्। केही छिनमै आगो र धुवाको मुसला निस्कियो। उनी एकोरो त्यो धुवामै हराइरहिन्। उनी एकोरो त्यो धुवामै हराइरहिन्। सेतो पहिरनमा ठिङ्ग उभिएकी छन्। त्यो धुवासँगै एक दृष्टि बनेकी उनले अघिल्लो दिन तिनै श्रीमानले चलाएको ट्र्याक्टर गुड्ने गरेको पारीको सडक नियाल्दा नियाल्दै धेरै बेर पछि भक्कानो छाडिन्। त्यस दिन के भनेर हिँडेका थिए आदि विषयमा हामीले उनकी आमा र अन्य केही आफन्तजनसँग सोही घरमा पुगेर सोधेका थियौँ। बसेको थिएँ माउला बसेको बेला मामाले बेजित गर्नुहुन्छ कि भनेर हामी दुईजना बसेका थियौँ। त्यहाँबाट यस्तो भयो, आमा बाध्यता भयो भित्राउने भनेर भनौँ। त्यहाँबाट ल त भनेर 7 गते हामीले ल्याएर भित्र आएका हौँ। कुरोकानी अरू केही पनि भयो होइन। हिँड जाँदाखेरि अरू अब त पाल्ने त पर्ने होला गरे भनेर अस्ति भनेको, तँ आफै जान भन्न मैले भने पाल्न त पर्ने त होला गरेँ, मैले पाल ल्याउन त ल्याएँला गरेँ कि अर्काले पाल्दैला त भन्ने कुरा अस्तिका हुन्। त्यहाँबाट मैले भन्थेँ दाजुसित हिँड, तेरो हात साफ भयो होइन दाजुसित हिँड भनेर भने। त्यहाँ दाजुले पनि लान खोजेको थियो। मलाई अप्ठ्यारा दाइले दिनुहुन्न गाडी दिनुहुन्न, मलाई परेपछि बल्ल थाहा हुन्छ भनेर अस्ति बिहान भनेको। हिजो बिहान मैले मासुको थुप्रो देखिछु आज भनेर हिजो बिहान त्यसो भनेर हिँडेको। अरू मलाई केही थाहा। कान्छा बाबुले गाडी फाल्नु अरे कहाँ तिनजना मान्छे छैनन् अरे भनेर भने कि भगवान् कहाँ के भयो भनेर भनेपछि त्यसै भित्र बाहिर मात्र गरिन्छु। मेरो उपायहरू केही पनि भयो। तपाईँको नाम चाहिँ के? मेरो सुनिता मुखिया। अब त्यसलाई मैले दाइले पनि बिहा नगर्छु, बहिनीलाई बिहा गर्न नदिनुहोस् भन्दा भन्दै यसले आफै जबरजस्ती आफै बिहा गरेँ। त्यसो गर्दाखेरि दाइले त्यस्तो राम्रोसँग सम्झाइदिनु होला, तपाईँहरूले राम्रोसँग बहिनीलाई सम्झाइदिनु होला, अब त्यस्तो भइसके पनि जाने बस्ने गर्न भनेर त्यही भनेको छ दाइले। अरूले त फोन केही गरेको छैन, त्यसको दाइले त्यही भनेको छ। माइलो दाइले आफू खुसी बिहा गरेको हुन् मलाई थाहा पनि थिएन। आखिरी यिनीहरूले आफू खुसी बिहा गरे भित्र आयो अरे भन्दा त्यही थाहा पाइयो। दाइलाई पनि थाहा थिएन। दाइलाई फोन गरिदिनुहोस् मैले विवाह गर्छु भनेको अहिले। मैले गर्दिनँ, भोलि बिहान मलाई अब्जेस आउँछ। दाइले जहाँ बिहा गरिदिन्छ उहीँ जालिस, अहिले बिहा नगर भन्दा यसले बिहा गरी 7 गते मङ्सिरको 20 वर्षको पनि पुगो। 7 गते त्यसले दुलैभित्र आयो। त्यहाँबाट मलाई किलिङ किलिङ मेरो मन किलिङ्ग भयो थियो। आमा मेरो पनि मन किन किलिङ्ग गराउनु हो भनेर भने मैले यसरी त भनेको। र आज छोरो त्यस्तरी आगो लगाएर आएँ मैले जो मङ्सिरको 7 गते 20 को पनि पुगो, 7 गते दुलैभित्र आएको। 21 दिन अघि जुन घरमा बेहुली बनेर भित्रिएकी थिइन् ती 19 वर्षीय बिमला मुखिया आज त्यसै घरमा श्रीमानको क्रियाक्रमको कुनोमा बसेको देख्दा त्यहाँ पुग्ने जो कैको मुटु भक्का निन्छ। अनि मान्छेले जस्तै परे पनि सहनु पर्छ भन्ने साहस पनि आउने गर्दछ। गरिब र सदिउँदेखि पछाडि परेको कुमाल समुदायमा जन्मिएकी बिमला मुखिया बुटोलतिर मजदुरी गर्न बसेको बताउँदै थिइन्। कति वर्ष बस्यो? आउनु जाने कसैको घरमा हो? होइन। सामान फालेर आउँछु भन्नुहुन्थ्यो, आउँछु सामान राखेर आउँछु, घर पुऱ्याएर आउँछु भन्नुहुन्थ्यो। तिमीहरूको प्रेम सम्बन्ध पनि थियो पहिलेदेखि? कति वर्ष भयो भने त? 2-3 वर्ष भयो। कुन स्कुलमा पढ्थ्यौ तिमीले? यही गाउँमा। गाउँमै पढ्यो? कति यहाँ पढ्थ्यौ नानी? 6मा। पढ्दै थियो कि छोडी थियो? छोडी थियो। कति दाजुभाइ दिदीबहिनी छ? 3 दाई 2 बहिनी। जाने बेला साँझ आउनुहुन्छ कि आउनुहुन्न भनेको, सामान लोड पाइए पार आइन्छ त म स्वेटर नै भने होइन भोलि आइन्छ भन्नु भन्नुहुन्थ्यो। अनि फोन गरेको दिउँसो फोन गरेर आउँछु होला भन्नु भन्नुहुन्थ्यो। अनि साँझ फोन गरेको पनाघाट आछु भन्नु भन्नुहुन्थ्यो। अनि कति बेला आउनुहुन्छ र घर भनेर भनेको, अनि गुरुबा माथि गएर उडेर चामल सामान लिएर आएको, त्यो सामान झारेर उडेर फर्किन्छु भन्नुहुन्थ्यो। अरूलाई मलाई जस्तै नपरिस् दिल्ली जानु भन्थे, दिल्ली जानु भनेर भन्थे। भर्खर लाइसेन्स सिक्नु भएको थियो, फेरि दाईसँग सिक्नु अझै भनेको, छुट्टै चलाउँछु दाईले, अप्ठ्यारोमा चलाउन दिनुहुन्न दाईले। अनि कहाँबाट हात साफ हुन्छ त नि, सजिलोमा मात्रै दिनुहुन्छ, मैले आफूले छुट्टै चलाउँछु भन्नु भन्नुहुन्थ्यो। अनि 2 वर्ष अघिदेखि वैकुण्ठसँग प्रेम सम्बन्ध रहेको र त्यो भन्दा पनि बाल्यपनमा सँगै खेलेको स्मरण गर्दै थिइन्। सानामा सँगै भाँडाकुटी खेलेको, सानामा सँगै भाँडाकुटी खेलेको, सँगै सानसानदेखि साथी हो तिमीहरू? हजुर, सँगै भाँडाकुटी खेलेको। कति रमाइला थिए हाम्रा ती दिन, छुट्टिन्थिएनौ कहिले पनि एकछिन, दिनभरि डुल्थ्यौँ पागल झै घुम्थ्यौँ, कहिले झगडा कहिले मिल्थ्यौँ, आपको बगैँचामा गट्टा खेल्न जान्थ्यौँ, कलिलो आँप झारी नुनसँग खान्थ्यौँ, खाएको झुठो याद आयो, नखिचेको फोटो याद आयो, यति यति पानी गङ्गै रानी, यति यति पानी गङ्गै रानी, खेलेको याद आयो, त्यो बालापन याद आयो। त्यस दुर्घटनामा परि 21 दिनमै दाम्पत्य जीवनमा वियोग आएको दृश्यलाई हामीसँगै क्यामेरामा कैद गर्न पुग्नुभएका सहकर्मी सूर्य खनालले भावुक हुँदै यस्ता शब्द कोर्नुभयो। मुटु निचोरै र बाँच्नुपर्ने, व्यथा भुलेर हाँस्नुपर्ने, हजारौँ चोटहरूको जङ्गार हो जीवन, पल पल अवरोध आउने तर पनि पार गर्नै पर्ने संघार हो जीवन, आफन्तको वियोगमा छेत विच्छेद भएको मन, सिउनै पर्ने जिन्दगी हो, आफन्तको वियोगमा छेत विच्छेद भएको मन, सिउनै पर्ने जिन्दगी, गुमाउँदा पनि आफ्नै मुटु सकेसम्म जिउनै पर्ने जिन्दगी, गुमाउँदा पनि आफ्नै मुटु सकेसम्म जिउनै पर्ने जिन्दगी। अवश्य पनि आफन्तको वियोगमा छेत विच्छेद मन सिउनै पर्छ, नीतिको हजार वज्रपात सहेर पनि जिउनै पर्छ। विवाहको 21 दिनमै श्रीमानको क्रियाक्रममा रहेकी हस्तीचौरकी विमला मुखियाको यस दर्दनाक घटनालाई सम्झेर पनि आफन्तको वियोगमा पर्ने जो कहिले चित्त बुझाउनै पर्छ, यही कुराको मनन गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्दै आजको जीवनको गोरेटो यही बिटमार्न चाहन्छु।